अनि कहाँनिरबाट हो सरिताजी? छेउमै हो अर्पणको छेउमा कि बकुलहर चोकको छेउमा कि के को छेउमा? ए अनि के छ तपाईँको हाल खबर? के गर्नुहुन्छ? बसिराख्नु भयो? खाना बनाइसक्नु भयो कि बनाउनु भएको छैन? अब बनाउने है बिस्तारै बिस्तारै, साँझ बल्ल त परेछ होइन? ल ठिक छ, अनि आज कसलाई सम्झिनुहुन्छ अब बज्ने भाका मार्फत? धन्यवाद हुन्छ अहिले पनि छुट्याउ है। नमस्कार। यति बेला सरिताजी आउनु भएको थियो र अर्को साथी पनि आइसक्नु भएको छ है, भन्नुभएको छ राजीले, उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? एकदम सुन्नुहुन्छ, फोन चाहिँ गर्न मन लाग्दैन हो? कहिले लाग्छ कहिले लाग्दैन? ल ठिक छ, मनदेखि चाहनु भयो भने पक्कै पनि फोन लाग्छ है। अनि अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ शुक्लालजीले? धन्यवाद। हुन्छ शुक्लालजी, अहिले भने छुटौ। नमस्कार। शुक्लालजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा एउटा भाका तपाईँको लागि म अगाडि जोड्न चाहन्छु, त्यस पछाडि फेरि आउनेछु, फोन गर्दै गर्नुहोला। अर्पण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर र आउन चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई फोन गर्नुहोला 0556563332 र 0556563333। यो दुईवटा बाटो तपाईँहरूको लागि खुल्ला गरिराखेका छौँ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो, हजुर नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट तिलक तामाङ। के छ तिलकजीको हाल खबर? एकदम ठिक छ। खानपिन भयो कि भएको छैन? अहिले त उज्यालै छ, अहिले के खानु है? अनि आज दिनभरि चाहिँ के गर्नुभयो? यत्तिकै बस्नुभयो? रेडियो अर्पण पनि सुन्नु भएन? रेडियो अर्पण सुनिया थियो, फोनै लागेन। हो, अहिले त लागिहाल्यो नि होइन? कस कसलाई सम्झिनुहुन्छ अब बज्ने भएको मार्फत? हजुरलाई धन्यवाद। दादालाई अनि मेरो दाइ रमेशलाई अनि भोजीलाई अनि प्रेमबहादुर च्याङ्बु अनि तिलकलाई अनि रूपचन्द प्रवीण दिपेन्द्र कुमार शान्तिलाई अनि मनिषा पार्वती अनि विष्णु कुमारी सेरे मेरो दाइ शङ्कर अनि निर्मलालाई अनि मलाई जसले तिलक भन्यो उनीहरू सबजना। हुन्छ तिलकजी, अहिले पनि छुट्याउँ। नमस्कार। तिलकजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो हेलो, हुनुहुन्थ्यो कोही साथी तर उहाँसँग चाहिँ कुराकानी हुन सकेन। 0556563332 र 0556563333 यो दुईवटा बाटो हामीले अरू कसैको लागि होइन तपाईँको लागि खुल्ला गरेका छौँ। जसले अर्पण शुभ साँझको व्यवसायलाई मन पराउनुहुन्छ, रेडियो अर्पणलाई माया गर्नुहुन्छ, हामीलाई सम्झिनुहुन्छ, लोकधोरी भाकाहरू मनपर्छ, तपाईँहरूको लागि खुल्ला छ दुईवटा बाटो। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत पाइसकेको छु, उहाँलाई पनि ढिला नगरिकन स्वागत गर्छु। हेलो, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? ठिक बनाउनुहोस् है। अनि खाना भएको छैन होला है? खाना खाइसक्नु भयो? कति छिटो खानु भयो त? अनि अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ यति बेला? धन्यवाद। अनि प्राजी दादाको लागि, अनि मेरो घर परिवारको लागि, मलाई सम्झन भन्ने तिन दिन नतिने सम्पूर्ण लागि। हुन्छ सम्झनाजी, अहिले भने छिटो आउँदै गर्नुहोस् है। नमस्कार, सम्झना आउनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसायी हो। तपाईँको दिनभरिको थकालाई एक किसिम भए पनि तपाईँबाट टाढा राख्ने कोसिस हो। यति बेला पृष्ठभूमिमा एउटा आवाज गुन्जिन थालिसकेको छ, निकै नै मिठो छ आवाज, तपाईँलाई पक्कै पनि मनपर्छ। राज्यलाई निकै नै मनपर्ने रहेछ, मलाई पनि निकै नै मनपर्छ, तपाईँलाई त पक्कै पनि मनपर्छ विश्वास छ। यति बेला अर्पण शुभ साँझको व्यवसायमा तपाईँ सम्पूर्णको लागि तिम्रो आगमन। धन्दी भरू मजमा तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ र आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0956 63 332 र 0956 63 333 दुईवटा बाटो तपाईँहरूको लागि खुल्लैछ र यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट के भन्नु पऱ्यो निर्मल थिङ अनि के छ निर्मलजी हाल खबर एकदम ठिक छ खाना खानु भयो कि छैन खासमा के गर्नुहुन्छ केही पनि गर्नुहुन्न यतिकै बस्नुहुन्छ कि के काम गर्नुहुन्छ बसी बसा मात्रै छ ठिकै छ केही छैन रेडियोलाई माया गर्नुभएको छ यस्तै गरी माया गरिराख्नुहोस् है अनि अब बज्ने भाका मार्फत तपाईँले को कसलाई सम्झिनुहुन्छ धन्यवाद हुन्छ अहिले भने सुट भयो निर्मलजी नमस्कार निर्मलजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको यो विषयमा अर्को साथी पनि आइसक्नु भएको छ है भन्नुभएको छ उहाँलाई पनि स्वागत गरिहाल्छु हेलो हेलो दिदी नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मेरो पनि भएको छैन अब कार्यक्रम सकिए पछाडि मात्रै अनि आजको कसलाई सम्झिनुहुन्छ कार्यक्रम मार्फत धन्यवाद अनि प्राविधिक दादालाई कल्पना सम्झिता सुनिता बिमला सुन्दा घमण्ड सरोज सरू अनि मलाई जस्तै कमला भनेर चिन्नुहुन्छ सम्पूर्णको लागि घर परिवारको लागि र मेरो हस्बेन्डको लागि हुन्छ कमलाजी छिटो आउँदै गर्नुहोस् है हस् नमस्कार नमस्ते कमलाजी हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको हो राजी आउने तर्खमा हुनुहुन्छ हामी एउटा भाका सुन्छौँ छोटो भाका सुन्छौँ त्यस पछाडि समय रहेसम्म तपाईँसँग कुराकानी पक्कै पनि गर्ने नै छौँ संसारै सानो हो जुनलाई हेरी बस्दा तिम्रो याद मेटाउन जुनलाई हेरी बस्दा जुनले पनि गिजाए झैलाउँछ बरबर आँसु खस्दा उनको साथ न्यानो सामु संसारै सानो हो जुनलाई हेरी बस्दा तिम्रो याद मेटाउन जुनलाई हेरी बस्दा जुनले पनि गिजाए झैलाउँछ बरबर आँसु खस्दा तिम्रो याद मेटाउन जुनलाई हेरी बस्दा बरबर आँसु खस्दा तपाईँलाई मनपर्ने खालको भाग तपाईँले सुनिसक्नु भएको छ र वर्षव साँझको व्यवसाय सुनिराख्नु भएको छ र हामी लगभग कार्यक्रमको अन्तिम अन्तिम आइपुग्न लागिसकेका छौँ। कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, ओहो, धेरै समय पर्खिनु पर्यो भनेर रिसाएर जानुभएको कि जस्तो लाग्यो। नरिसाउनु होला, फेरि प्रयास गर्नुहोस्, पक्कै पनि तपाईँसँग कुराकानी हुने नै छ। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरिहाल्छु। हेलो, हेलो, नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि सोनम मुक्तान। कोराकदेखि सोनम? सोनम, हजुर। के छ सोनम जी, खबर? ठिकै छ, ठिकै छ। खाना खानु भयो? भात छैन। भात छैन, कति बेला हुन्छ त? अहिले एकछिन पछि। आफैले बनाउनु भएको त होइन होला? होइन, आमाले। ए, ल ठिकै छ, बिस्तारै बिस्तारै खानु होला है त। हुन्छ। अनि अब बज्ने भाका मार्फत कसरी सम्झिनुहुन्छ सोनमले? हजुरको लागि धन्यवाद। फोन उठाउन दादाको लागि, आमा बुवा, हजुर, दरबार, आहा, बार जिल्लो हुने बाजे, अनि सम्पूर्णलाई। हुन्छ, छुट्याउ है। हुन्छ, नमस्कार। अर्पण सुबसाजको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ। हामी आजको कार्यक्रमको अन्तमा आइसकेका छौँ र अब भने कार्यक्रमबाट छुटिनुपर्छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रमलाई सुनेर बसिदिनुभयो, कार्यक्रम अवधिभर हामीसँगै रहिदिनु भयो, तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले पनि सुनेर बस्दिनुभयो, जहाँ कहीँ रहेर तपाईँलाई पनि धन्यवाद छ। र विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने, आउन प्रयास गर्नुहुने तपाईँहरूप्रति निकै नै आभारी छु। आज कार्यक्रममा आउनु भएको थियो सरिता, शुक्लाल, तिलक, सम्झना, निर्मल, कमला, सोनम, सबैजनालाई पुनः एकपटक धन्यवाद छ। र तिनजेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको यी रमाइलो बसाइबाट म प्रतीक्षा पनि छुटिन्छु। नमस्कार, शुभ सन्ध्या। सोच्नु छ, खोज्नु छ जीवन मृत्यु दुईमा एक रोज्नु छ, घाउ माथि चोट किन दिन्छु र अब छिट्टै संसार छोड्दैछु, किन बदनाम गर्दैछु र सोच्नु छ, खोज्नु छ जीवन मृत्यु किन दिन्छु र अब छिट्टै संसार छोड्दैछु, किन बदनाम गर्दैछु र अब छिट्टै बदनाम गर्दै हिँड्छु समाजको दर्पण सुन्नु होला रेडियो।